मैं चाहूँगी कि टेक्स्ट खोल दीजिए, चार पाँच मिनट, तीन चार मिनट के लिए क्वेश्चंस, क्योंकि ये टॉपिक ऐसा है कि जिसमें यकीनन आपको कुछ सवाल हो सकते हैं, आप लोग लिखिए और अगर कोई चीज़ शेयर करना चाहते हैं तो चार पाँच मिनट का हम लोग स्ट्रेच लेंगे क्वेश्चन आंसर्स के लिए. मी एंड अदर सिस्टर टीच कुरान टू किड्स इन द मॉस्क ड्यूरिंग पीरियड्स. वी सिट इन द कॉर्नर टू के डोंट कॉर्नर बट डोंट मूव. इफ वी डोंट डू दिस किड्स कैंट गेट देयर लेसन फॉर 7 डेज. जी देखिए कि इसके लिए ज़रूर कुछ करना चाहिए मस्जिद बनाने वालों को, जो लोग वहाँ टेक केयर करते हैं. मेरे साथ एक दफ़ा ऐसा मसला पेश आता था, हम लोग एक मस्जिद में क्लास करते थे और वो मस्जिद थी बस एक ही ट्रेलर होम ना, तो उन्होंने उसमें यूँ किया हुआ था कि मतलब एक हॉल था, पीछे एंड पे औरतें आ जाती थी बैक डोर से और दूसरी तरफ से मर्द आते थे, फिर बीच में एक वॉल भी छोटी सी थी कि लेडीज़ का ये रूम है. तो ख़वातीन ज़ाहिर है कोई ना कोई औरत ऐसे मसले में शिकार रहती हैं हर वक्त ही. तो फिर मस्जिद वालों से हम लोगों ने ये बात की थी कि देखें आप लोग नियत कर लें इस चीज़ की कि जो मस्जिद का बैक बिल्कुल आखिरी हिस्सा है ना, लास्ट बिल्कुल, यानी जहाँ से डोर घुसते हैं तो 10-8 लोगों के, उसको आप नियत कर लें कि ये मस्जिद नहीं है. जैसे मस्जिद के साथ कोई हॉल होता है, बेबी सिटिंग का रूम है, लेडीज़ कुछ भी करें वहाँ, वैसे तो लोग सब कुछ करते हैं लेकिन फिर मस्जिद ही उसको सोचते हैं. तो फिर उससे ये फ़ायदा होता है कि जो जिन ख़वातीन को नहीं पढ़ना होती थी नमाज तो फिर वो वहाँ बैठ सकती हैं. आप भी यही काम कर सकते हैं, अगर वहाँ कोई और जगह नहीं है तो आप मस्जिद वालों से भी रिक्वेस्ट करें, और अगर मस्जिद में कोई और जगह है तो शर्माना नहीं चाहिए, बच्चे उस रूम में बैठ जाएँ, आप बाहर बैठ जाएँ. तो मेरा ख्याल है कि इसका भी हल हो सकता है. In cooler days in this country we are mostly indoors. What could be used in place of? सैयदन तैयबा, घरों के अंदर आप होते हैं, मतलब तयम्मुम की बात कर रहे हैं, तो घर में तयम्मुम क्यों किया जाएगा? कोई रीज़न है बीमारी की? अगर आपको लग रहा है कि ऐसी सूरत है कि मिट्टी आपको नहीं मिलती बाहर, तो फिर आप पास मिट्टी कहीं रख लें किसी चीज़ में भी, लेकिन घर में तयम्मुम क्यों किया जाएगा, उसकी कोई रीज़न होनी चाहिए ना. सम पीपल सेज दैट इन वुदू वी ओनली हैव टू वॉश, एक मिनट, सम पीपल सेज दैट इन वुदू वी ओनली हैव टू वॉश आवर हैंड्स, देन वी जस्ट हैव टू वाइप इट ऑन आवर अदर बॉडी पार्ट्स टू फॉर वुदू, द अदर पार्ट्स वेयर वी हैव टू नॉट वॉश ऑल द पार्ट्स. किसने कहा आपको ये बात? ऐसा तो नहीं है. अच्छी तरह से तयम्मुम का तरीका मालूम हो गया अल्हम्दुलिल्लाह. क्या सॉक्स के साथ कब तक तयम्मुम, क्या सॉक्स के, ठहरिए, क्या सॉक्स के साथ कब तक तयम्मुम हो सकता है, और क्या अगर इस तरह नेल पॉलिश लगी हो तो क्या उस पर भी यही कर सकते हैं, वज़ू करके लगेंगे नहीं? देखिए आपका सवाल मैं समझी हूँ, आपका ये सारा मसला बहुत आसान हो जाएगा अगर आप अपने पास एक जुमला लिख रहे हैं कि तयम्मुम वज़ू का नेमुल बदल है, उसका एक तयम्मुम क्या है, वज़ू का, जो चीज़ें वज़ू के लिए ना वो भी इसी के लिए हैं. अब आप देखिए कि अगर आप नेल पॉलिश मिसालें लगाते हैं और वज़ू नहीं होता तो तयम्मुम भी नहीं होगा. अब आप जितनी मर्ज़ी तौजीह इसकी पेश करें कि उसमें तो पानी नहीं लगता, इसमें तो मिट्टी है, तो फिर वल्लाहु आलम, ठीक है, बस इसको उसी तरह सोच लीजिए जैसे वज़ू है, जो चीज़ वज़ू के साथ है वो इसी के साथ मशरू है, ठीक है. माय मॉम इज़ सिक, लाइक शी कैंट बेंड हर नीस, हाउ शी कैन डू, आप करवाइए उनको, आपको फ़ायदा होगा. नीचे एक छोटा सा प्लास्टिक का टब रख लें और जब उनको पाँव धोने दिलवाने तो ये तो आपके लिए एक बहुत ही अच्छा, या आप नहीं हैं पास तो कोई भी जो उनके साथ है. ड्यूरिंग कुरान लेसन्स, और अगर सबक सुनाना हो तो क्या कुरान ग्लव्स से पकड़ सकते हैं और तिलावत भी कर सकते हैं? जी बिल्कुल, ये तो नॉर्मली कर सकते हैं, इसमें तो कोई हरज नहीं है ग्लव्स पहनने में, और उसके बाद तो फिर किसी भी तरह की कोई भी पाबंदी नहीं रहती ना इंशाल्लाह. नहीं, आप जनाबत की हालत में पूछ रही हैं, सवाल दोबारा लिखिएगा. یا صرف عام حالات میں وضو کرے بغیر؟ نہیں, جنابت کی حالت میں قرآن نہیں پڑھ بھی نہیں سکتے. یہ واحد کا حالت ہے کہ جس میں قرآن پڑھ نہیں سکتے. ٹھیک ہے, پکڑنے والی بات نہیں یہاں ہو رہی, یہاں پڑھنے والی ہو رہی ہے. ہاں ایک چیز میں شاید وہاں بھول گئی کہنا, اور وہ یہی تھی کہ قرآن پاک پھر تلاوت سنیں ضرور. اگر کسی وجہ سے آپ غسل ابھی نہیں کر پا رہے یا نہیں کرنا چاہتے اور قرآن آپ پڑھ نہیں سکتے, تو تلاوت ضرور کیجئے, یعنی سنیے ضرور, کیونکہ ورنہ شیطان کا بہت قبضہ ہو جائے گا نا آپ کے اوپر. گھر میں ہو تو کیا کریں, کیا گھر میں ہو, پورا جملہ لکھا کریں. پیریڈس کے وقت قرآن پڑھ سکتے ہیں, پڑھ سکتے ہیں, لیکن پکڑنے سے پہلے ساتھ گلوز پہن لیں تو بیسٹ ہے. بہت جنابت کی حالت ہو گئی, آئی ڈیڈنٹ انڈرسٹینڈ دیٹ, سو یو مین اونلی ڈسچارج از جنابت کنڈیشن. دیکھیے جنابت کی ایک وجہ اختلام ہے. مردوں کو نائٹ میئرس جو ہوتے ہیں, ڈریم کی حالت میں اگر وہ اپنے جسم سے کوئی چیز دیکھیں اور صبح میں دیکھیں کہ وہ کوئی ویٹنگ کی کنڈیشن ہے, تو غسل ہوگا. عورت اور مرد کا جنابت کب شروع ہوتی ہے؟ صرف عام حالات میں نہیں, یعنی صرف اگر ساتھ سونے بیٹھنے باتیں کرنے اور اگر کسی سے کوئی بھی یعنی قربت ہوتی ہے, اس سے نہیں ہوتی جنابت. جنابت کے لیے لفظ ہیں حدیث کے, میں کوشش کرتی ہوں کہ آپ کو وہ عربی کے لفظ ہی بتا دوں, وہ زیادہ واضح ہوتے ہیں. کیونکہ کچھ چیزیں ایسی ہوتی ہیں جب ہم ان کے ترجمے کرتے ہیں نا تو وہ کچھ ساتھ نہیں دیتے لفظ, اس لیے میں نے اوائڈ کیا تھا. پہلے سوچا تھا کہ آپ کے ساتھ شیئر کروں لیکن مجھے نہیں پھر مناسب لگا. تو اس میں جی میں بھی آپ کے لیے اس کو دیکھتی ہوں اور اگر مجھے مل جاتے ہیں, لیکن اس کا خلاصہ یہ ہے. بلکہ ظاہر ہے کہ آپ دیکھیں کہ یہ چیزیں ایسی ہیں کہ جس کو کم از کم ایک شادی شدہ جوڑے کو تو ضرور پتہ ہونا چاہیے. اور اس سے بعض دفعہ لا علمی کی وجہ سے ہم لوگ بہت مشکل زندگی گزارتے ہیں. بعض بیویاں صرف شوہروں کو اسی لیے ناراض رکھتی ہیں کہ خام خواہ کی پابندیاں انہوں نے اپنے اوپر لگائی ہوتی ہیں, اور بعض دفعہ حلال اور حرام کا بھی فرق نہیں رکھا جاتا. تو چلیے اگر انہوں نے بات کی, اور بلکہ جنابت کا غسل کی بات بھی, اصل میں مجھے لگ رہا ہے کہ ہم قرآن کے دوران ہی ساری فقہ بھی پڑھ رہے ہیں, کیونکہ یہ ساری آپ کو طہارت کی باتیں اور وضو غسل ساری ایک الگ سے پڑھائی جاتی ہیں, لیکن اب چونکہ قرآن پاک میں آتی ہے بات, تو پھر کم از کم یہ دل تو چاہتا ہی ہے کہ انسان جی. سن لیجئے حدیث صحیح مسلم کی ہے, اذا تجاوز الختان الختانہ فقد وجب الغسل, جب مرد کی شرمگاہ عورت کی شرمگاہ میں تجاوز کر جائے تو غسل واجب ہو گیا. ٹھیک ہے, چلیے آگے. اور یعنی صرف بعض دفعہ اوپر کی ٹچنگ سے بھی بات نہیں بنتی جب تک کہ یعنی کلوزنس نہیں ہوتی. ان پیریڈ وی گو ٹو مسجد ان تراوی اینڈ جمعہ, وی سٹ ان دا کارنر ان سیم روم ویئر ادر لیڈیز آر پریئنگ, از اٹ رائٹ؟ میرے علم کے مطابق تو ٹھیک نہیں ہے. کوئی ریزن ہونی چاہیے کسی بھی کام کے کرنے کی. وتھ شوز آن وی کین ڈو نماز ایز اٹ مینشنڈ, مٹی ناپاک نہیں ہے. جی نماز پڑھ سکتے ہیں اگر کوئی ریزن ہو تو, مطلب نماز باہر آپ پڑھ رہے ہیں تو آپ جوتوں کے ساتھ نماز پڑھ سکتے ہیں. The whole Quran in computer, so can I touch the computer screen without wuzu or periods? Screen کے اوپر لفظوں کو نا ہاتھ لگائیں, پین سے پکڑیں, ماؤس سے کر لیں. ٹھیک ہے, جو ماؤس ہوتا ہے نا اس کو ٹچ کر لیں گی تو انشاءاللہ وہ ایسی ہی جیسے پینسل سے آپ کر رہے ہیں. My kids go to restroom at school when they came home, ask them to take shower, but my husband tell them only taking. دیکھیے پہلی بات تو یہ ہے کہ آپ کے بچے اسکول جاتے ہیں اور ریسٹ روم یوز کرتے ہیں, تو ان کو وہیں آپ سکھائیے کہ وہ کیا کریں. آپ گھر میں آنے تک کا انتظار کیوں کریں؟ کیا بچے وہاں ناپاکی کی حالت میں رہیں گے؟ یہ سارے مسئلے باقی بہت ہی اہم ہیں, اور اس کا طریقہ یہ ہے کہ بچے وہاں اگر ریسٹ روم یوز کرتے ہیں تو آپ دیکھیے نیپکنس کو ویٹ کر کے ساتھ لے جائیں اور اس کو یوز کریں, وہیں صاف رکھیں. یا جیسے ایک دفعہ پہلے بھی بات ہوئی تھی کہ پلاسٹک کی پاؤچز دے دی جائیں اور اس سے پھر وہ لوگ اپنے آپ کو پاک کریں. ٹھیک ہے, لیکن گھر آنے کا انتظار کیوں کرتے ہیں آپ؟ ये तो बिल्कुल दुरुस्त नहीं है, और बच्चों से तो सेंस ऑफ प्यूरिफिकेशन ही ख़त्म हो जाएगी ना, तो इसको वहीं पे ख़त्म करें। पीरियड्स में कैन वी वियर ग्लव्स एंड राइट रीड राइट कैन वी होल्ड विद ग्लव्स, जी ग्लव्स के साथ सब कुछ कर सकते हैं इंशाल्लाह ताला। वी कैन डू तयम्मुम ऑन वॉल बिकॉज समटाइम वी पास द गैस टू मच मोस्टली इन रमदान, हाउ डू वी हैंडल दैट। देखिए ये बीमारी है ना, जैसे आपको भी बताया कि जो सभी लाइन से कोई चीज़ आती है, लेकिन अगर किसी की आदत है और वो बीमारी है तो फिर उस सूरत में वहम ना करें, नमाज से पहले एक दफ़ा वज़ू कर लें और उसके बाद इंशाल्लाह ताला फिर आप कुछ ना भी करेंगी, वहम ना करें तो अल्लाह ताला फिर आसानी कर देगा। वी हैव फुल कुरान, वी कैन ईजीली रीड कुरान एम पी, जी बिल्कुल। बल्कि आफरीन आप बताइएगा इन लोगों को, हम एक इंशाल्लाह कुरान का लिंक भेज देंगे जिसमें आप पूरी स्क्रीन अपनी स्क्रीन पे कुरान को डाउनलोड कर सकती हैं और जो भी पेज आपने खोलना आप ईज़िली कर सकते हैं। तो अल्हम्दुलिल्लाह ऐसे बहुत सारे सॉफ्टवेयर मौजूद हैं। क्या दीवार पर की धूल से तयम्मुम हो सकता है? जी हो सकता है। वेन वी आर पीरियड वी हैव टू डू कुरान लेसन लाइक प्रैक्टिस बिफोर रिसाइटिंग कैन डू वी डू लाइक तजवीद कर, जी कर सकते हैं इंशाल्लाह ताला। थोड़ा सा मुझे समझ नहीं आ रहा ये आगे जिनका, देर आर टू टाइप्स ऑफ फ्लोर्स इट मी इफ मनी कम्स आउट गसल इज नॉट टू बी डन, इफ मदी कम्स आउट ओनली वजू इज रिक्वायर्ड, दिस इज वर्ड आई ना। जी देखिए एक होता है मनी और एक होती है मसी। मनी क्या होती है? जो बिफोर इंटरकोर्स जो डिस्चार्ज है, ट्रांसपेरेंट डिस्चार्ज है, उसके लिए वजू शर्त है। यानी सिर्फ बातचीत के दौरान जो कोई ऐसे हालत आ जाती है कि जिसमें सिर्फ एक बिल्कुल ट्रांसपेरेंट अगर वेटनेस है तो उस पर वजू काफ़ी होगा, लेकिन अगर मजी की कैफियत, मजी वाइट डिस्चार्ज होता है जैसे एक जो आफ्टर इंटरकोर्स का जो डिस्चार्ज है उस पे फिर गुस्ल वाजिब, गुस्ल तो उस पे हो गई ऑफ कोर्स क्योंकि उस वो ना भी हो लेकिन अगर दोनों मिल जाते हैं जिस्म तो उससे भी फिर ये कैफियत होगी। व्हेन देयर इज़ स्नो ऑल अराउंड देन व्हाट वी डू इन दिस केस, अल्लाह के बंदो आप थोड़ी सी मिट्टी पास रख लें घर में और अगर मजबूरी है ऐसी, और पानी तो घरों में होते ही गर्म, हाँ बीमार है तो फिर आप पानी बस रख लें। अगर स्लीव्स टाइट हों तो क्या वज़ू करना हो? कैन वी डू रिमूव, जी बिल्कुल। ये बहुत लोग सवाल पूछते हैं वज़ू के, नबी सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस मैंने पढ़ी थी और मुझे इतनी अच्छी लगी थी कि कपड़ा अगर तंग होता है तो कमीज़ उतार के पूरा वज़ू करें, रेस्ट रूम में चले जाएं, कमीज़ उतारें और बड़े अच्छे तरीके से आप फिर उसको वज़ू कर सकते हैं, ठीक है, उतारना चाहिए, उस पर मसा नहीं होगा। और आज मसा की तो बात हमने पढ़ी नहीं, वज़ू के मसले नहीं लिखे इसलिए कि वो फिर आगे भी आएंगे। इख्तलाम के बाद के हस्बैंड वाइफ से ताल्लुक कर सकता है बिना गुसल? हाँ जी ठीक है, कोई हरज नहीं है। बेबी वाइफ से भी वॉश कर सकते हैं किड्स? जी बिल्कुल, ये भी अच्छी बात है अगर उनके पास हों तो। दे डोंट अलाउ पेपर टॉवल इन रेस्ट रूम्स इन स्कूल, पेपर टॉवल नहीं होते क्या उनके अंदर रेस्ट रूम में? वो ख़ुद क्या यूज़ करते हैं? देखिए टॉयलेट रोल तो हर जगह होते हैं ना, तो उसी को गीला करें, अंदर भी फ्लश के अंदर भी साफ़ पानी आता है, आप यूज़ करने से पहले अगर एक दफ़ा फ़्लश करते हैं तो पानी साफ़ ही होता है ना, उससे भी वेट किया जा सकता है मजबूरी में। इफ़ वी आर इन कार दैट इज़ मूविंग इज़ पॉसिबल टू डू तयम्मुम विद लिटल बिट ऑफ डस्ट बाय, जी कर सकते हैं बिल्कुल इंशाल्लाह ताला। इफ़ समवन इज़ ऑन बेड एंड वाटर इज़ अवेलेबल कैन दे स्टिल डू तयम्मुम? हाँ बेड पे हैं और वज़ू पानी भी मौजूद है और पानी की यूज़ पानी का यूज़ करना अगर उनको तकलीफ़ नहीं देता तो इंशाल्लाह ताला आप उनको वहीं वज़ू करवा दें, ये तो दूसरे लोगों के लिए अजर की बात होगी ना कि वो उनको वज़ू कराएंगे। सिक हैं, पानी का इस्तेमाल नुकसान देता है फिर ना करें। अगर आज जी ये सवाल तो हो गया, इफ़ वी टच कुरान इन पीरियड विदाउट ग्लव्स ड्यू टू डू असाइनमेंट सो इट्स गुना, دیکھیں قرآن پاک کو ٹچ کرنا ہے تو اس کا طریقہ کیا ہے کہ آپ ٹرانسلیشن والا لے لیں جس میں آپ کا اپنا بھی کچھ لکھا ہے یا ترجمہ الا قرآن کھولیں اس کو آپ باہر جلد سے ٹچ کر سکتے ہیں صرف جو کیئر کرنی ہوئی ہے کہ کھول کے اندر عربک لفظوں کو ہاتھ نہ لگے ٹھیک ہے پلین بالکل جس میں کچھ بھی نہیں لکھا وہ قرآن نہ کھولیں باقیوں کو آپ کھول سکتے ہیں ٹھیک ہے ان شاء اللہ تعالیٰ چلیے اب سوال تو پورے ہو گئے اور 5 منٹ ہیں آپ کی بریک میں اب میں آپ کو بریک چھوٹی دوں گی نا کیا خیال ہے وٹ از ڈفرینس بٹوین مسجد اینڈ مسلح بیکاز بن باز گے فتویٰ دیٹ لیڈیز ان پیریڈ کین گو ان مسلح بٹ ناٹ ان جی بالکل مسلح کیا ہے کہ جہاں نماز تو پڑھی جاتی ہے لیکن وہ مسجد کا حصہ نہیں ہے لیکن مسجد وہ ہوتی ہے جہاں 5 وقت نماز ہے مجھے اس طرح فیلنگ آتی ہے کہ جیسے مردوں کا پریئنگ روم ہے جہاں ہر 5 وقت مسجد آتے ہیں لوگ نماز پڑھتے ہیں وہ تو مسجد ہو گئی لیکن بعد بعض سائڈ چھوٹی چھوٹی چیزیں جو ہوتی ہیں وہ مسلح میں آ جائیں گی اچھا آپ کی یہ پھر بریک ہم 5 منٹ آج جلدی کر لیتے ہیں فرحین آپ نوٹ کیجیے آفرین ٹائم 15 منٹ ان کو مزید دے دیں اب سے لے کے آگے 15 منٹ تو انشاءاللہ آپ کی پھر آپ کرتے جائیں کوشچن آنسر لیکن یہ پھر اب آپ کی بریک کاؤنٹ ہوگی شارٹ بریک دیں کیونکہ آگے کا بھی لیسن بڑا اہم ہے نا کین ون ڈے وی کین ڈو کوشچن آنسر ہسبینڈ وائف تعلق جی بالکل کر سکتے ہیں کیوں نہیں کریں گے آپ ظاہری بات ہے ہم سیکھ رہے ہیں تو موسٹ ویلکم اس کو کرنا ہی چاہیے اس لیے کہ دیکھیے عمل وہی ہے جو علم وہی ہے جو عمل کا حصہ بن جائے ٹھیک ہے ان شاء اللہ تعالیٰ آپ میں سے کوئی شیئر کرنا چاہے کہ جو باتیں آج آپ نے سنی آپ کو اس سے کوئی فائدہ ہوا اور اگر آج کے لیسن کو مس کرتے تو آپ کا کیا مس ہوتا میں چاہوں گی کہ اب آپ لوگ مجھے بریک دیں اور آپ لوگ شیئر کریں چند لوگ جو مائک پہ آنا چاہیں فرحانہ ایک دفعہ تلاوت سنائیں اس آیت کی ایک ہی آیت کی اور اس کے بعد پھر شیئرنگ کریں گے یہ لوگ یہ جو سوال ہے نا کہ ہم سبق سنانے کے لیے پڑھتے ہیں اور پیریڈس میں ہوتے ہیں تو میرا خیال ہے کہ اس کے اوپر بات کافی واضح ہو گئی کہ پیریڈس کی صورت میں یا اگر کوئی بھی یعنی آپ اصل میں جنابت اور پیریڈس کو ملائیں نہیں یہ دونوں مختلف چیزیں ہیں ٹھیک ہے تو اس صورت میں یہ ہے کہ آپ پڑھ سکتے ہیں پڑھنے میں حرج نہیں ہے خاص طور پہ اگر آپ سیکھنے سکھانے کے لیے پڑھ رہے ہیں جو لوگ کہتے ہیں نہ پڑھیں تو وہ تھوڑی سی شدت اختیار کرتے ہیں بہرحال ان کے پاس ہوں گے اس کے کوئی دلائل لیکن جو چیز الحمدللہ موجود ہے اور پہلے ہی شاید دوسرے تیسرے دن آپ کو ایک پیپر بھی دیا گیا تھا کہ حیض کی حالت میں قرآن پاک پڑھنے کے دلائل تو میرا خیال ہے آپ کو دوبارہ دے دیا جائے اگر کسی کو اس میں شک ہے پڑھ سکتے ہیں صرف قرآن کے لفظوں پہ ہاتھ نہیں لگانا چاہیے اور اس کا طریقہ یہ ہے کہ آپ سادہ قرآن پاک لینے کی بجائے ترجمے والا لے لیں یا وہ لے لیں جس میں کوئی ساتھ تفسیر ہے یا جس میں سے آپ اپنی بھی مطلب اپنے ساتھ دوسرا معاملہ بھی چل سکتا ہے ان ساری چیزوں کو کر کے تو ان شاء اللہ تعالیٰ یہ چیز آپ کے فائدے کی ہوگی ایک تو چیزیں میں نے مزید دیکھیں کہ آپ کو شاید اس سے فائدہ ہو جائے احادیث ہی آپ کے سامنے رکھ دوں گی تو ان شاء اللہ آپ اس سے بات سمجھ جائیں گے کہ یہاں دو باتیں اکٹھی آئی ہیں کیونکہ لوگوں نے اس مسئلے میں بھی تھوڑا سا ذکر کیا ہے کہ لامستم النساء سے کیا مراد ہے عورت کو چھونے سے کیا مراد لٹرری عورت کو ہاتھ لگانا مطلب ہے اس کا یا پھر اس کے ساتھ کچھ اور معاملہ ہے کیسا ہے تو اس کے بارے میں آپ دیکھیے کہ یہاں مراد کیا ہے خاص تعلق ادروائز کیا عورت کو ہاتھ لگانے سے وضو ٹوٹ جاتا ہے آپ اس سوال کو اس طرح سے سمجھ سکتے ہیں اور بعض لوگ یعنی ان معاملات میں کافی زیادہ مشکل میں ہوتے ہیں تو چند احادیث آپ کے سامنے رکھوں گی فائدے کی نیت سے مرفوع روایت میں ہے کہ نبی صلی اللہ علیہ وسلم نے اپنی کسی بیوی کا بوسہ لیا اور بغیر وضو کیے نماز پڑھی حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم وضو کرتے بوسہ لیتے یعنی بوسہ کس کو کہتے ہیں پھر بغیر وضو کیے نماز پڑھتے حضرت ام سلمہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ نبی صلی اللہ علیہ وسلم بوسہ لیتے حالانکہ آپ روزے سے ہوتے پھر نہ تو روزہ جاتا نہ نیا وضو جاتا ابن جریر میں حضرت زینب بنت خزیمہ فرماتی ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم بوسہ لینے کے بعد وضو نہ کرتے اور نماز پڑھتے اللہ تعالیٰ فرماتے ہیں کہ یعنی یہ چیز اس میں مل گئی کہ چھونے سے بات نہیں ہوتی یعنی ہاتھ لگنا تو دور کی بات ہے صرف यानी इवन अगर शौहर बीवी को किस भी कर लेता है तो उसमें भी कोई हर्ज की बात नहीं है, असल चीज़ वही है कि आपको अपने ऊपर काबू है, ऐसा ना हो कि उसकी वजह से कोई दूसरी सिक्रीशन आ जाए कि जिससे वजू टूट जाता है। वो अगर नहीं है तो लिटरली सिर्फ हाथ लगाना, साथ रहना, बैठना, इससे वजू या रोज़ा नहीं टूटता। पीछे भी हम इस पर बात कर चुके हैं। बाज़ लोग इतनी शिद्दत इख्तियार करते हैं कि सिर्फ औरत को हाथ भी लग जाए, जस्ट टचिंग, यानी इवन कुछ लेते देते तो वो कहते हैं वजू टूट जाता है। तो फिर ऐसे लोग आप देखिए कि खुदा न खास्ता जब तवाफ़ की हालत में हैं या अगर अपने मियाँ बीवी भी साथ हैं या कोई दूसरी औरतें भी कहीं टकरा जाती हैं तो क्या आपको बात लगती है कैसी हो सकती है? ऐसा नहीं है। इंसान जिस तरीके से भी यानी इस बात को ले ले तो मेरे हल्के बात जो है वो क्लियर हो गई है। हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा फरमाती हैं कि बहुत कम दिन ऐसे गुजरते थे कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम हमारे पास आकर बोसा ना लेते हों या हाथ ना लगाते हों। सच्चा दीन ज़िंदगी में आता है ना तो असल खूबसूरती आती है, और जब हम सिर्फ़ इधर उधर से देखा सुना हुआ दीन लेते हैं ना तो उसकी वजह से हमारी ज़िंदगी ज़्यादा मुश्किल हो जाती है। एक रिवायत सुना देती हूँ आपको और भी। इब्ने मरदविया में रिवायत है कि हज़रत असला बिन शुरैक फरमाते हैं कि मैं नबी सल्लल्लाहु अलैहि वसल्लम की ऊँटनी को चला रहा था जिस पर आप सवार थे। जाड़ों का मौसम था यानी विंटर था, रात का वक्त था, सख्त सर्दी पड़ रही थी और मैं जुम्बी हो गया। इधर आपने कूच का इरादा किया तो मैंने अपनी इस हालत में आपकी ऊँटनी को चलाना पसंद ना किया, यानी जुनाबत में थे तो इन्होंने ये फील किया कि अल्लाह के नबी की ऊँटनी मैं चला रहा हूँ तो मैं इसको ना चलाऊँ। साथ ही ये भी ख्याल आया कि अगर सर्द पानी से नहाऊंगा तो मर जाऊंगा या बीमार पड़ जाऊंगा। तो मैंने चुपके से एक अंसारी को कहा कि आप ऊँटनी की नुकेल थाम लीजिए। चुनाचे वो चलाते रहे और मैंने आग सुलगाकर पानी गर्म करके गुसल किया, फिर दौड़ भागकर काफ़िले में पहुंच गया। आपने मुझे फरमाया, असलो क्या बात है, ऊँटनी की चाल कैसे बिगड़ी हुई है? यानी फ़र्क महसूस हुआ इनको कि ड्राइवर बदल गया। मैंने कहा, अल्लाह के रसूल, मैं इसे नहीं चला रहा था बल्कि फ़लाँ अंसारी साहब चला रहे थे। आपने फरमाया, ये क्यों? तो मैंने ये सारा वाक़या कह सुनाया। इस पर अल्लाह अज़्ज़वजल ने वला तक़रबुस्सलात से लेके गफूरा तक आयत नाजिल की। तो इससे क्या पता चलता है कि एक आयत एक से ज़्यादा वजूहात की वजह से भी नाजिल हो जाती है। तो अल्लाह ताला से यही दुआ करेंगे कि अल्लाह ताला हमें दीन को उसकी असल शक्ल में लोगों के सामने लाने की तौफीक दे कि जिसकी वजह से लोग ख़ुद साख्ता पाबंदियों से आज़ाद होके अल्लाह के दीन की खूबसूरतियों को कबूल कर सकें और उनको दीन एक बोझ और एक मुश्किल की बजाय आँखों की ठंडक महसूस हो।